أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمد للفاتر لكل الصلاة على خاتم الرسل پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا موضوع زیتون ہے. اولیف یا زیتون دنیا بھر میں ایک ایسی غذا ہے جو کہ انتہائی مشہور چیز ہے. اولیف آئل زیادہ استعمال کیا جاتا ہے, زیتون کا تیل زیتون کے پھل سے زیادہ استعمال کیا جاتا ہے. صرف پاکستان میں ہی کئی لاکھ لوگ جو ہے اس کا استعمال کرتے ہیں, اور اسے دوا کے طور پر بھی استعمال کیا جاتا ہے, اسے غذا کے طور پر بھی استعمال کیا جاتا ہے. بیوٹی پروڈکٹس کے اندر اس کا استعمال کیا جاتا ہے, بالوں کے لیے اس کا استعمال کیا جاتا ہے. سب سے پہلے اس کی افادیت اور اس کی اہمیت کا اندازہ قرآن مجید کی آیت سورت جس کو ہم والتین والزیتون کہتے ہیں, جس میں اللہ تعالیٰ نے زیتون کا ذکر کیا, اس سے اہمیت ہوتی ہے کہ یہ کتنا اہم پھل تھا. اور نبی اکرم صلی اللہ علیہ وسلم کی احادیث کو بھی دیکھتے ہیں تو اس میں آپ نے اس بارے میں بتایا کہ اسے کھاؤ بھی اور اسے لگاؤ بھی. تو بنیادی طور پہ یہ تو وہ چیزیں ہیں کہ جو ایک اس میں سرٹیفیکیشن ہے کہ اس کے اندر بہت کچھ چھپا ہوا ہے. اور ابھی تک میرے اسٹڈی کے لحاظ سے ابھی تک ہم زیتون کے پھل اور زیتون کی تیل کی تحقیق پوری ہی نہیں کر سکے. یعنی کہ ابھی بھی کچھ عرصے پہلے صرف یہ تحقیق آئی کہ یہ شوگر کے لیے بہت عمدہ چیز ہے, اور اس صبح کے وقت شوگر کے پیشنٹ جو ہے 4 ٹیبل اسپون پیے. لیکن میں سمجھتا ہوں کہ ابھی اور تحقیقات باقی ہیں کہ اس میں کہ بہت تحقیقات جیسے جیسے وقت گزرے گا آپ دیکھیں گے کہ اس میں نئی نئی ریسرچز آئیں گی اور اس پہ تحقیق پوری دنیا میں ہو رہی ہے. سب سے اہم بات جو کہ شاید بہت کم لوگ کے علم میں ہو, میں سر سے شروع کرتا ہوں کہ بالوں کے لیے یہ بہترین ٹونک ہے, اور یہ دماغ کو آکسیجن پرووائڈ کرتی ہے. یعنی کہ آپ یہ دیکھیے, اور بھی دنیا کے اندر تیل ہیں لیکن زیتون کے تیل کے اندر یہ خاصیت ہے کہ یہ آپ کے دماغ کو, زیتون کا تیل جو ہے وہ آکسیجن پرووائڈ کرتا ہے, آپ کے بالوں کو شائننگ لاتی ہے, آپ کے بالوں کو لمبا کرتی ہے, آپ کے بالوں کے تمام مسائل کو حل کرتی ہے. اسی طریقے سے وہ لوگ جن کو سائنوسائٹس کا عموماً جو ہے شکایت رہتی ہے, ان کے لیے یہ بہترین دوا ہے کہ اسے آپ 2 ٹیبل اسپون جو ہے صبح گرم پانی کے ساتھ اس کے استعمال کیجئے, اور اس کے 2 قطرے دونوں ناک کے نتھنے میں آپ استعمال کریں, اس سے بہتری آتی ہے. جن لوگوں کے دانتوں میں درد ہوتا ہے ان کے لیے ہی بڑی عمدہ چیز ہے کہ گرم پانی کیا جائے, اور گرم پانی کرنے کے بعد اس کو اس میں ڈال دیا جائے پانی میں, اور اس کے بعد اس گلاس سے کلیاں کرنے سے دانتوں کا درد فوری طور پہ جو ہے وہ ختم ہو جاتا ہے. منہ میں جو چھالے ہو جاتے ہیں اس کے لیے بڑی عمدہ چیز ہے کہ اس کو تھوڑا تیل لے لیا جائے اور اس کو ہلکے سے دودھ ٹھنڈے میں ڈال دیا جائے اور اس میں کارن فلور ملا دیا جائے اور وہ پورا گلاس جو ہے اس سے غرارے کیا جائیں, تو منہ کے چھالے اور جو زبان میں اندر کی طرف جو چھالے ہو جاتے ہیں اس کے لیے یہ بہترین علاج ہے. اسی طریقے سے اس کو جو پینے کا طریقہ ہے اس میں یہ کہ جس طریقے سے ماحول اصل کی ترتیب میں بتاتا ہوں کہ پانی کو گرم کیا جائے, اور جب پانی بوائلنگ پوزیشن میں آ جائے تو اس وقت اس میں جو ہے آپ 2 چمچے یا حسب ضرورت جو ہے زیتون کا تیل ڈال کے اور چولہا بند کر دیجئے, تو یہ جو پانی تیار ہوگا اس پانی کو آپ استعمال کر سکتے ہیں. یہ سب سے پہلے پانی آپ نے تیار کر لیا. میں جو نسخے بتاؤں گا اس میں یہ پانی استعمال ہوگا. سب سے پہلی چیز, وہ لوگ جو کہ موٹاپا دور کرنا چاہتے ہیں, وہ لوگ جو کہ اب قبض کی شکایت ہے, وہ اس طرح کریں گے کہ اس پانی کے اندر 1 نیمبو جو ہے وہ ڈال دیں گے اور اس کو صبح کے وقت پئیں گے تو آپ دیکھیں گے کہ اس سے کافی فرق پڑے گا. وہ افراد جن کو گردے میں پتھری ہے, وہ افراد جن کو گردے میں درد رہتا ہے, وہ اس میں 4 لیمو ڈالیں گے. یعنی کہ 1 گلاس پانی میں 4 عدد لیمو ڈالیں گے تو گردے کے مسائل حل ہو جائیں گے. یہاں تک کہ اگر چھوٹی پتھریاں یا ریک جو ہے وہ ہے اگر اس پیشنٹ کی ہوتی ہے تو وہ بھی نکل جائے گی اسی پانی کے اندر. یعنی کہ زیتون اور گرم پانی جس طریقے سے میں نے بتایا, اسی पानी को अगर आप लें और उसके बाद उसे, वो अफराद जिनके पेट में कीड़े रहते हैं उनके लिए ये बड़ी उम्दा चीज़ है, जिनके पेट में दर्द रहता है वो इस पानी को इसी तरीके से बगैर लीमू के इस्तेमाल करें तो आप देखेंगे इससे बड़ा फ़र्क पड़ेगा पेट के दर्द के लिए, ये बड़ी उम्दा चीज़ है। इसीलिए इसी तरह जैसे मैंने बता दिया कि शुगर के लिए बड़ी उम्दा चीज़ है, और इसी तरह वो लोग जो अपना कद बढ़ाना चाहते हैं उनके लिए एक नुस्खा मैं दे देता हूँ कि जिसमें आप ये करेंगे, इसमें 7 दाने जैतून के फल के ले लीजिए और 5 दाने इंजीर के ले लीजिए और इसमें 5 दाने बादाम के, ये आप सुबह बच्चों को दें मिला के तो इससे कद बढ़ता है। इसी तरीके से नुस्खा आप देख रहे हैं कि ये अर्कुन्निसा के लिए बड़ा आसान नुस्खा है, इसे आप इस्तेमाल करें, जिसमें रोगन कुस्त जो है आपको ले गए लेना है, रोगन जैतून लेना है, रोगन लौंग, इसमें दोनों रोगन के अंदर जो है आप लौंग जो है वो 50 ग्राम, असगर नागोरी 100 ग्राम और पिपला मोल 100 ग्राम जो है इसे लेना है, और सूरन जान शीरी, इन सारी चीज़ों को जो है जैतून के तेल में इसको गरम कर लीजिए और उसी तरीके से जो तेल बनता है वो लगाइए, जहाँ जहाँ पे आपके दर्द है वो करें। इसमें जो मेन चीज़ है वो यही है कि ये अर्कुन्निसा के दर्द का जो है बड़ा जो है इसको आप इस्तेमाल कर सकते हैं, इसे आप तेल की सूरत में इस्तेमाल कर सकते हैं। और इसी तरीके से जैसे मैंने अर्ज़ किया कि एक और जैतून का नुस्खा है वो भी आपको हम बताते हैं, जो दमे के लिए ये बेहतरीन चीज़ है, वो जो मैंने अभी बताया था कि रोगन जैतून जो है इसमें 2 टेबल स्पून है और मुनक्का जो है वो 11 अदद हैं। ये आपने करना ये है कि इसमें मुनक्के को पीस कर इसमें जैतून का तेल मिलाकर खाएं, और ये आप यकीन मानें जिस वक्त दमे का दौरा हो रहा हो उस वक्त जो इस्तेमाल किया जाए, ये नुस्खा भी बहुत अच्छा है, और जो मैंने रोगन जैतून और पानी को गर्म करने का तरीका बताया उसे भी अगर आप मुनक्के के साथ पियेंगे तो आपको फौरी तौर पे आपका दमे का जो दौरा है वो रुक जाता है। जैतून के तेल का सबसे बड़ा खासा ये भी है कि ये अगर आप जैतून के तेल और खोपरे के तेल मिला के आप लगाएंगे तो हर किस्म की जिस्म की खुश्की को दूर करता है। अमूमन लोगों को सोराइसिस का मसला होता है, उसमें चूंकि जैतून का तेल हल्का गर्म होता है तो इसे आप खोपरे के तेल में मिलाकर और फिर अगर जिस्म में लगाएंगे तो उस खुश्की दूर होगी। वो लोग जिनको डैंड्रफ होता है उनके लिए बहुत उम्दा है कि आप सर की खुश्की के लिए भी इसे इस अंदाज से इस्तेमाल कर सकते हैं कि रोगन जैतून और खोपरे का तेल जो है इसे आप इस्तेमाल करें। इसी तरीके से जो कब्ज़ वाले मामलात होते हैं, बहुत से लोगों को क्रॉनिक कॉन्स्टिपेशन हो जाती है, उनके लिए यह है कि रात को सोने से पहले एक प्याली गर्म दूध लिया जाए और गर्म दूध में आप 2 टेबल स्पून जो है जैतून का तेल डाल लीजिए और इसे लें तो चंद दिनों में आपका कब्ज़ बेहतर हो जाएगा। अब हम ये आते हैं कि जैतून का तेल और लीमू और इसका जोड़ है, इसमें सबसे जो पुरानी किताबें हैं उसमें जो नुस्खा लिखा हुआ है जिसे आज हम उस चीज़ को ट्राई करके देखा लेकिन वो नहीं कारगर होता, कि वो पित्त की पथरी को निकालता है। लेकिन मैंने ये देखा कि अगर आप आम इस्तेमाल यानी कि 4 टेबल स्पून आप तेल लेते हैं जैतून का और उसमें 4 नींबू डाल के और उसको खूब अच्छी तरीके से फेंटते हैं और सुबह नहार मुँह आप वो पी लीजिए और कम अज़ कम 4 घंटे तक आप कुछ नहीं खाएंगे तो आपका पूरा अंदर से जो है वॉश हो जाएगा, आपके जिगर की प्रॉब्लम नहीं होगी, आपको जिगर की बीमारी नहीं होगी, आपको कैंसर नहीं होगा, आपकी आंतों की खुश्की दूर होगी, आपको IBS या आपको अगर आंतों में जो जख्म होते हैं वो आपको नहीं होंगे। इसी तरीके से अगर आपको अल्सर है तो वो ख़त्म हो जाएगा, अगर आपको गुर्दे में पथरी है वो बेहतर हो जाएगी, और इसके मुसलसल इस्तेमाल से अगर आप के पित्ते में जो है इनिशियली पथरी है, बहुत छोटी पथरी है, तो उसको इस्तेमाल मुसलसल अगर 10-11 दिन आप ये करेंगे जो मैंने नुस्खा बताया, तो इससे आपका वो पथरी भी डिजॉल्व होती है, क्योंकि गुर्दे जो पित्ते में जो पथरी है बुनियादी तौर पे ये फ्रीज हो जाता है, ये हमारा बाइल होता है, ये हमारा सफरा होता है जो अंदर जाके फ्रीज हो जाता है, और फ्रीज से जो आप कनेक्शन हटा दें या फ्रिज का आप बंद कर दें तो वो चीज़ घुलने लगती है। तो अगर आप रोज़ाना रोगन जैतून और लीमू को मिला कर लेंगे तो उसमें से अगर छोटी पत्थरियाँ हैं तो वो बाकायदा निकली हैं, बाहर डिजोल्व हो के आई हैं, क्योंकि वापसी का कोई रास्ता नहीं है। इस पूरे साइंस को मैंने भी समझा कि वापसी का रास्ता नहीं है। लोग यही कहते हैं कि जो है वो पित्ते का ऑपरेशन करवा लिया जाए, तो इस अंदाज से छोटी पत्थरियाँ जो है वो दूर हो जाती हैं। इसी तरीके से वो लोग जिनको जिगर सोराइसिस का जो मसला होता है, या लीवर सोराइसिस जिसे हम कहते हैं, उनके लिए ये बड़ी उम्दा चीज़ है कि आप जैतून का तेल और लीमू जो है बाकायदा दवा के तौर पे रोज़ाना लेंगे तो इससे काफ़ी बेहतरी आ जाएगी। इसी तरीके से जौ इस सिलसिले में बड़ी उम्दा चीज़ है कि वो लोग जो अंदर से डिटॉक्स करना चाहते हैं, बहुत बड़ी बड़ी दवाएं, महंगी दवाएं खाते हैं, लेकिन अगर आप जौ का पानी जो है वो तैयार कर लें और जौ के पानी में अगर आप जैतून का तेल गर्म कर लें, उस पानी को आब जौ जिसे हम कहते हैं, और उसमें जैतून का तेल डालने से आपके गुर्दे भी साफ़ होते हैं, आपके जिगर के लिए अच्छे, आपका पुराने से पुरानी तेजाबियत ख़त्म हो जाएगी और ये अल्सर के लिए भी बहुत अच्छी है। और वो लोग जिनको तेजाबियत की शिकायत रहती है, एसिडिटी की शिकायत रहती है, वो जौ और जैतून लेंगे तो इससे इंशाल्लाह ताला आप ये देखेंगे कि आपको बाकायदा तेजाबियत में भी बेहतरी महसूस होगी और आप ये देखेंगे कि आपको इसको लेने से तबीयत में हल्का पाना जाएगा। एक जो सुहानापन जो तबीयत में होता है, एक तबीयत में खुशी होती है सुबह के वक्त, अलकसी तबीयत, और ये तमाम चीज़ें, सब चीज़ें इस जौ के पानी और तेल से ख़त्म हो जाते हैं। इस पर मज़ीद बात करते हैं नाज़रीन, यहाँ पर हम एक मुख्तसर से वक्फ़े की जानिब बढ़ते हैं। मिलते हैं आपसे वक्फ़े के बाद। अस्सलामु अलैकुम वरहमतुल्लाह। अस्सलामु अलैकुम वरहमतुल्लाह। वक्फ़े के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाज़िर ख़िदमत है। हमारे इस सेगमेंट में हम आपकी कॉल्स लेते हैं। हमारे पास एक कॉलर मौजूद है, उनसे बात करते हैं। जी अस्सलामु अलैकुम। वालेकुम अस्सलाम हकीम साहब, मैं आयशा बात कर रही हूँ गुजरात से। जी फरमाइए हकीम साहब। वो फिंगर पे मेरी बहन है, उसके पूरे हाथ के एक जो फिंगर है ना उसके ऊपर तहद्दर निकला हुआ है और उसमें से पानी निकलता है, तहद्दर जिसको नहीं कहते। जी जी हाँ जी, उसमें से उसका पानी निकलता है। वो ना हाथ धो सकती है, ना सर्फ वाला काम करती है, ना साबुन लगा सकती है। उसके पैर पे भी वो बने हुए हैं और वो फैलता जा रहा है पूरे हाथ पे। एक्जिमा है ये? हाँ जी हाँ जी। अच्छा अच्छा, तो वो पानी पानी निकलता उन दानों में से। चलें ठीक है, इंशाल्लाह आपको बताते हैं। हमारे पास एक कॉलर है। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। जी कौन साहब है, कहाँ से? अकीम साहब, मैं मंडी बावल दिल से फरमा बात कर रही हूँ। जी फरमाइए अकीम साहब। मुझे ना दमे का मसला है, 10-12 साल हो गए, मैंने बहुत दवाइयाँ भी खाई हैं, कोई मुझे फर्क नहीं पड़ता। अच्छा, किस चीज का मसला है? दमे का, दमे का। अच्छा दमे का। हाँ अकीम साहब, मेरा बेटा है 1.5 साल का, वो कोई चीज नहीं खाता, दूध बिल्कुल नहीं पीता। ठीक है जनाब, आपको जवाब देते हैं, बहुत शुक्रिया। हाँ पास एक कॉलर मौजूद है। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम सर। जी वालेकुम अस्सलाम, कौन सा आप कहाँ से? सर मैं रमेश, सर मैं लाहौर से बात कर रहा हूँ। जी फरमाइए क्या सवाल? सर जी मुझे तकरीबन पिछले 1 साल से ना मेदे में गैस, तेजाबियत और साथ जो है ना वो बदहजमी है, और उससे सर जो है वो खाना खाने के बाद जो है ना वो डकारें आती रहती हैं और सीने में जो है ना वो जलन होती रहती है। काफी मैं नई मेडिसिन कैप्सूल वगैरह खाता हूँ तो ठीक होता हूँ, छोड़ता हूँ तो फिर उसी तरह हो जाता हूँ। अच्छा अच्छा, चलें ठीक है, इंशाल्लाह आपको बताते हैं जवाब। बस एक और कॉलर उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम हकीम साहब, शहरोज बात कर रहा हूँ मुल्तान से। जी शहरोज साहब। सर कोई 3-4 महीने पहले मुझे इन्फेक्शन हुआ था, मुझे पेशाब रुक रुक के और जलन के साथ आता था। अच्छा। तो मैं यूरोलॉजिस्ट के पास गया था तो उन्होंने पेशाब की रिपोर्ट्स के बाद उन्होंने कहा कि आपको मसाने का इन्फेक्शन है, साइटिटिस होता है पता नहीं क्या इस तरह का। जी जी। तो वो एंटीबायोटिक्स उन्होंने मुझे दी, 1.5 महीना मैं वो खाता रहा एंटीबायोटिक्स, मगर एंटीबायोटिक्स भी काम नहीं कर रही। मुझे 15-20 दिन तो आराम आ गया था, अब फिर वही मसला है, मुझे जलन के साथ आता है और रुक रुक के आता है, मगर मैं जब करके आता हूँ तो फिर महसूस होता है कि अभी फिर रह गया है। तो कोई बता दें कोई चीज। आपकी उम्र कितनी है? सर मेरी उम्र 25 साल है। मैरिड है? नहीं सर। चलें ठीक है, आपको जवाब देते हैं। हमारे पास एक कॉलर मौजूद है जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन साहिबा कहाँ से? आमना बोरी रोड से। जी फरमाइए। हकीम साहब मेरे हस्बैंड को ना बैक साइड पे जो मोरों का सुराख नहीं होता जी जी, कमर के बिल्कुल निचले से वहाँ से शॉर्ट पीस निकलता उधर से ना, डॉक्टर को दिखाया वो कहते हैं इसका ऑपरेट होगा, कोई अंदर बाल जो हो गया हुआ उसका मुंह नहीं बनता, वहाँ से निकल प्रेशर निकलता, तो उसका कोई बताएं कि ऑपरेशन ना हो उसका। अच्छा, और हिंसा मेरी वालदा है उनको ना मेदे में गर्मी बहुत है, ठीक तो है ना वो कोई भी गर्म चीज खाते हैं उसी वक्त उनको स्वेलिंग हो जाती है फेस पे, उसका भी बताएं जरा। चलें ठीक, हाँ पास एक और कॉलर है उनसे बात करते हैं जी। अस्सलाम वालेकुम। वालेकुम सलाम, क्या हाल है सर आपका? जी कौन साहिबा कहाँ से? अल्हम्दुलिल्लाह मैं ठीक हूँ। मैं सियालकोट से बात कर रही हूँ, नसरीन। जी फरमाइए। तो सर मेरी स्किन के ऊपर ना क्रीम वगैरह जो नहीं, ये क्रीमें लगाने की वजह से ना स्किन खराब हो गई है, जब मैं छोड़ती हूँ मेरा कलर ब्लैक हो जाता है और ये चिन अपर लिप्स नोज आईज के ऊपर हल्के पड़ जाती हैं और नोज के ऊपर डार्क ज्यादा कलर ब्लैक हो जाता है और सारी स्किन जो डैमेज हो गई है, तो इसके बारे में मुझे प्लीज कोई तफसील से बता दें ताकि मैं इस्तेमाल करूँ। बहुत सारे टोटके भी मैंने इस्तेमाल किए हैं लेकिन कोई फर्क नहीं मुझे महसूस हुआ। ठीक है जनाब। हाँ पास एक और कॉलर मौजूद है जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन साहब कहाँ से? मदर से बात कर रहा हूँ सर, टेक्सला से सर। जी सर दोबारा बताइए। मदर से बात कर रहा हूँ टेक्सला से। जी मदर साहब फरमाइए। सर मुझे तकरीबन नवंबर में हेपेटाइटिस सी हुआ था, ठीक, तो उसके बाद मैंने मेडिसिन ली थी तो कोरस किया था, ठीक हो गया था मैं, ठीक। तो अभी तकरीबन 10 दिन पहले मेरे पास दोबारा उसने कहा एक ब्लीडिंग हुई थी खून की उल्टी की ना, तो क्या कहते हैं इसका, अब उसके बाद मेरे पेट में पानी आ गया, पांव में सूजन भी आ गई है और सांस ही फूल जाता है। अच्छा अच्छा ठीक है जी, बहुत शुक्रिया आपको। आप एक और कॉलर है उनसे बात कर लेते हैं जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन साहिबा कहाँ से? मैं लाहौर से फोजिया बात कर रही हूँ। जी फरमाइए। जी मेरा 5 साल का बेटा लेकिन इसकी हाइट नहीं बढ़ रही ना, ठीक है जनाब, और खून की बहुत कमी है। ठीक है जनाब बताते हैं। टीवी की आवाज़ जो है वो आप लोग बंद नहीं करते जिसकी वजह से हमें बड़ी मुश्किल होती है, आपसे दरख्वास्त है कि जब भी हमें लाइन आपकी मिल जाए तो फौरन टीवी की आवाज़ बंद कर दीजिए। हाँ पास एक कॉलर है जी। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम हकीम साहब, मुझे अपनी अम्मी के बारे में पूछना था। आप कौन बोल रही हैं, कहाँ से? मैं नादिया बात कर रही हूँ, बुरे वाला से, हरी बुरे वाला से। चलिए अब बताइए क्या हो गया अम्मी को? अम्मी की टांगों का दर्द है, उनके ना जो पट्टे होते हैं ना जी, वो उनके बैक साइड से दर्द होता है। अच्छा। बहुत ज्यादा दर्द है ना उनके, उनके लिए चलना मुश्किल है, तो इसके लिए हमें पूछना। शुगर वगैरह तो नहीं है? नहीं शुगर वगैरह बिल्कुल नहीं, जोड़ों का दर्द होता था पहले लेकिन एक टांग टूट गई थी उसकी वजह से वो तो ठीक है, लेकिन दूसरी टांग के पुट्ठों का ज्यादा मसला हो गया, चला भी नहीं जाता ना, मुश्किल है। ठीक है बेटा आपको जवाब देते हैं, बहुत शुक्रिया। यहाँ पे एक और कॉलर मौजूद है जी। अस्सलाम वालेकुम। वालेकुम सलाम। जी कौन साहिबा कहाँ से? वालेकुम सलाम। आप टीवी की आवाज वैसे पहले बंद कीजिए। मेरे ख्याल से ये ड्रॉप हो गई कॉल। हाँ पर दूसरी कॉलर है। जी अस्सलाम वालेकुम। चलिए ठीक है, हम कई दफ़ा आपसे दरख्वास्त करते हैं और वो आप ही के बेनिफिट में होती है कि आवाज़ बंद कीजिए, उसमें अभी 2 कॉल्स ज़ाये हो गए, सिर्फ ये कि आवाज़ नहीं आ पाती। आपसे दरख्वास्त है कि आवाज़ बंद कर दिया करें। आयशा साहिबा गुजरात से, इनका हम सवाल लेते हैं कि इनको एक्जीमा इन्होंने बताया उंगलियों में बहुत ज़्यादा, इसके लिए आप फौरी तौर पर ये कीजिए कि नीम की पत्तियाँ जो है वो खुश्क कर लीजिए, यानी सूखी नीम की पत्तियां मंगवा लीजिए, उसको पीस लीजिए और इसमें आप ये करें कि बहुत मामूली सा, यानी कि 100 ग्राम में 5 ग्राम काफूर डाल दीजिए और इसको पाउडर सा बना लीजिए और ये अपने जहाँ जहाँ से वो पस निकल रहा है उस जगह पर छिड़के या ऊपर कोई पट्टी बांध लीजिए पाउडर डाल के, तो इससे इंशाल्लाह फ़र्क होना शुरू हो जाएगा। आप पास एक कॉलर है उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम हकीम साहब, क्या हाल चाल है? जी अल्हम्दुलिल्लाह। कौन सा, आप कहाँ से? सर मैं अबू धाबी से बात कर रहा हूँ, इरफान अली। जी इरफान साहब। जी सर मैंने आपसे पूछना था कि मेरे जो उनसे मेदे में जलन रहती है और साथ में कब्ज रहती है, जब सुबह उठता हूँ ना वॉशरूम जाने के लिए तो मेदे में बहुत जलन होती है और साथ में कब्ज होती है, खाना भी सही नहीं आता। ठीक है, आपको जवाब देते हैं इंशाल्लाह। हाँ पास एक और कॉलर मौजूद है उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी वालेकुम अस्सलाम। जी मैं नाजिया बात कर रही हूँ। कहाँ से? जी मैं अवकाड़ा से बात कर रही हूँ। जी सवाल बताइए। जी मेरी स्किन पे दाग हैं, इसके निशान भी खत्म होते हैं और रंग भी सांवली है, प्लीज कुछ बता दें। चले ठीक है जी, पास एक कॉलर मौजूद है। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम हकीम साहब, मैं काफी अरसे पहले गिर पड़ी थी, मोरे मेरे रीढ़ की हड्डी के टूट गए थे। अच्छा। तो वो नाखून अलग हो गया था, खूनम खून हो गया था, अब वो नाखून थोड़ा दुखने लगा है और कल मैं सो रही थी तो देखा उस नाखून में चींटियां भरी हुई थी। अच्छा। पक गया है। हाँ। तो आप कोई ऐसी दवा बता दे, मैं कराची से बोल रही हूँ, जरीना फरीद। जरीना फरीद। अब मैं चल नहीं सकती हूँ, मेरे कूल्हे की भी हड्डी टूट गई है तो गोला लगा है, तो डॉक्टर ने जीना उतरने को मना किया है, मुझे सबने कुर्सी पर बिठा के चढ़ा दिया था। अच्छा। ऑपरेशन के बाद तो ये उंगली सिर्फ जो अंगूठा जो है वो सूज गया है, अंगूठा पक सा गया है सर नाखून, तो वो उसने रात तकलीफ हो रही थी देखा तो चीटिया बनी हुई। अच्छा अच्छा अच्छा, चले ठीक है मैं बताता। बस एक और कॉलर है उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन सा आप, कहाँ से? मैं तस्लीम बात कर रही हूँ सियालकोट। जी फरमाइए। सर मेरी हाइट का प्रॉब्लम है। उम्र आपकी? 17 साल मेरी एज है। हाँ हाइट बढ़ जाएगी इंशाल्लाह, बेफिक्र है। सारे कोर्स बात पूछना है आप, प्रोग्राम हमारा देखिए मैं इंशाल्लाह आपको जवाब देता हूँ। जी दूसरा सवाल क्या है? सर दूसरा सवाल ये है कि सर मेरी रंगत थोड़ी सांवली है, तो कोई ऐसी चीज बता दें कि मैं सर जिसम तक कहीं पे अप्लाई करके रंगत ठीक कर सकूं। चलो ठीक है जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, मैं कराची से बात कर रही हूँ सायरा। जी फरमाइए। मुझे मालूम करना था कि मैं जिस साइड पे सोती हूँ वो मेरे नाक की साइड बंद हो जाती है दूसरी साइड पे, और एक साइड अक्सर बंद ही रहती है जिससे मुझे मसला रहता है, नजला जैसे बंद जमा जमा से रहता है। अच्छा अच्छा, तो उसके लिए मुझे मालूम करना था। ठीक है इंशाल्लाह आपको बताते हैं। हमारे पास एक कॉलर मौजूद है। जी अस्सलाम वालेकुम। अच्छा एक कॉल हमारी ड्रॉप हो गई। आप पास एक और कॉलर मौजूद है। जी अस्सलाम वालेकुम। पर्दा फटा हुआ है। अस्सलाम वालेकुम, कौन साहब है कहां से? मैं सोबिया बात कर रही हूं लाहौर से। सवाल बताइए। मेरा सवाल ये है कि मेरी अम्मी के कान का ना पर्दा फटा हुआ है और वो कान में शदीद किस्म का दर्द रहता है, गले में भी और कान में भी, और उसकी वजह से वो बहुत टेंशन में रहती है, अगर आप कोई ऐसा नुस्खा बता दे जिससे कोई कान का दर्द या गले का दर्द थोड़ा कम रहे। चलें ठीक है इंशाल्लाह बताते हैं। पास एक कॉलर और हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। कौन साहब कहाँ से? मैं अमीर बात कर रहा हूँ लाहौर से। जी जनाब। हकीम साहब मेरे जोड़ों में बड़ा दर्द होता है और मोटापा भी बहुत है, बहुत पट्ठों का भी खिंचाव होता है। अच्छा जी ठीक है जनाब, आपसे बात करते हैं आपको जवाब भी देते हैं। हमारे पास जो कॉलर्स हैं उसके जवाब इंशाल्लाह आप अगले सेगमेंट में देते हैं। यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब बढ़ रहे हैं, आपसे मिलते हैं वक्फे के बाद। अस्सलामुअलैकुम ورحمت اللہ. السلام علیکم ورحمۃ اللہ. وقفے کے بعد پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. آپ کے جوابات حاضر خدمت ہیں. منڈی بہاؤدین سے ہمیں سوال کیا تھا اور انہوں نے بتایا تھا ان کو دمے کا مسئلہ ہے. دمے کا میں نے آج زیتون کے پروگرام پر بھی بتایا کہ اس میں دو چیزیں ہیں. آپ نے یہ کرنا ہے کہ گرم پانی کریں اور جب وہ پانی بوائلنگ پوزیشن میں آ جائے, تقریباً ایک گلاس پانی ہو, اس میں آپ دو ٹیبل اسپون زیتون کا تیل ڈال دیجئے اور تقریباً 7 دانے یا 9 دانے جو ہے وہ منقے کے ڈال دیجئے اور اس کو ابلنے دیجئے, اور اس کے بعد منقہ پہلے کھائیں اور پھر وہ پانی پی لیجئے. اس سے انشاءاللہ دمے کا مسئلہ اللہ تعالیٰ حل کر دیں گے. اور اسی طریقے سے اگر آپ کاکڑ سنگھی بازار سے منگوا لیں, کاکڑ سنگھی کو شہد میں ملا لیں, 10 گرام کاکڑ سنگھی اور تقریباً 4 چمچے شہد میں ملا کے لیجئے, اس سے بھی فرق پڑے گا. رمیز صاحب لاہور سے, انہوں نے بتایا کہ ان کو معدہ میں گیس وغیرہ اور تیزابیت کا مسئلہ ہے. تیزابیت کے لیے تو آپ بڑی الائچی لیجئے, اس کے دانے لیجئے, تقریباً 50 گرام لے لیں اور 50 گرام مصری جو ہے وہ پسوا کے رکھیں, کھانے سے 10 منٹ پہلے کھا لیا کیجئے. اور ہاضمے کے لیے یا گیس کے لیے آپ پودینہ لے لیں. پودینے کے جو ہے وہ ڈنٹھل سمیت جو ہے تقریباً 4 ڈنٹھل لے لیجئے, 4 ڈنٹھل جو ہے پودینے کے لے لیں, اور تقریباً 2 انچ کا ٹکڑا ادرک کا لے لیجئے, چھوٹی الائچی 4 عدد لے لیجئے اور سونف 1 چمچہ. ان سب کو ایک گلاس پانی میں ڈال کے خوب اچھی طرح ابالیے اور گڑ ملا کے اس کو کھانے کے بعد پینا شروع کیجئے, اس سے کافی فرق پڑے گا. شہروز صاحب ملتان سے, انہوں نے جو ہمیں بتایا کہ پیٹ میں ان کے جو ہے کافی جلن رہتی ہے, اور سوری ان کو پیشاب میں جلن کا مسئلہ ہے, اور اس کے لیے آپ سب سے پہلے تو یہ کریں کہ ڈاب جو ہوتا ہے کھوپرے کا پانی, اس کو پینا شروع کیجئے, اور ثابت دھنیا لے لیجئے 50 گرام, تخم ریحان یا تخم بلنگا جو ہے جو ایک ہی چیز ہے اس کو 50 گرام لے لیں. ان دونوں کو آپ ثابت دھنیا اور تخم ریحان جو ہے اس کو توے پر اچھی طرح بھونیے, اور اس کے بعد اس میں 100 گرام مصری پیس کے ملا دیجئے, یہ پاؤڈر بن جائے گا, شیشی میں محفوظ رکھیں, اور 5 گرام صبح 5 گرام شام دودھ پانی یعنی کچی لسی کے ساتھ پیجیے, آپ کا مسئلہ اللہ پاک فوری طور پہ حل کر دیں گے. اسی طریقے سے آمنہ صاحبہ ہمارے پاس لاہور سے تھیں, اور انہوں نے پس کے متعلق بتایا. میں سمجھتا ہوں کہ آپ جو میٹر سیریس ہے آپ قریبی اسپتال ہی میں دکھائیے. والدہ کے لیے آپ یہ کیجئے کہ ان کو جو مسئلہ ہے اس کے لیے جو کا پانی بہت اچھا رہے گا, کہ جو کا پانی یا آب جو جسے ہم کہتے ہیں اسے آپ استعمال کریں. جب آب جو بن جائے تو اس میں جو ہے آپ تھوڑا سا تخم ریحان یا تخم بلنگا 1 چمچہ ڈال کے رکھ لیجئے, وہ پھول جائے تو اماں کو صبح اور شام کو 1 گلاس دیجئے, اس سے انشاءاللہ فرق پڑ جائے گا. سیالکوٹ سے نسرین صاحبہ نے بتایا کہ ان کے جلد بالکل ٹھیک نہیں ہے یا پھر رنگ کم ہو گیا, اس کے لیے آپ روغن زیتون بھی بہت عمدہ چیز ہے. کہ آج میں نے بتایا کہ جلد کے ہر مسائل کے لیے زیتون بہت اچھا ہے, کہ زیتون لگائیے. اور اسی طریقے سے اگر آپ کو گورا بھی ہونا ہے تو اس کے لیے زعفران تھوڑی سی لینی ہے 8-10 بال, اور اس کو جو ہے دہی میں ڈال کے رکھ دیجئے, اور 2 گھنٹے بعد وہ زعفران چہرے پہ اچھی طریقے سے مل کے اس کو روئی سے رگڑے اور اس کے بعد اس کو منہ دھو لیجئے, اس سے رنگ بھی گورا ہوگا, اور وہ جو بتایا زیتون کا تیل رات کو لگا لیا کیجئے, اس سے بھی کافی فرق پڑتا ہے. اسی طریقے سے ٹیکسلا سے نذیر شاہ صاحب ہیپاٹائٹس سی کے متعلق بتایا کہ دوبارہ ہو گیا, پہلے ٹریٹمنٹ آپ نے لیا تھا, ابھی آپ جو بھی رپورٹ ہے وہ مجھے ضرور بتائیے گا. اور اس میں پنیر بوٹی آپ کو لینی ہے تقریباً 5 گرام, کاسنی 5 گرام, مکو 5 گرام, تینوں کو جو ہے آپ لے لیں, اور پودینے کی پتیاں بھی 5 گرام لے کے اسے آپ جوشندہ بنائیں, 1 گلاس پانی میں ابالیے, اور ابالنے کے بعد صبح شام یہ اسے پیجیے. اور کرین بیری کا جو ساشا آج کل ہر جگہ میڈیکل اسٹور میں بھی ملتا ہے, کرین بیری جو ہے وہ آپ 1 ساشا صبح 1 ساشا شام آدھا گلاس پانی میں اچھی طرح گھول کر استعمال کریں, اس دوا کے ساتھ لیجیے, یا پھر یہ دوا جب ابالیں گے قہوہ بن جائے گا تو اس کے اندر کرین بیری ملا لیجیے, وہ آپ کا مسئلہ اللہ تعالیٰ حل کر دیں گے. لاہور میں ایک 5 سالہ بچے کے متعلق کہا کہ اس کا قد نہیں بڑھا, ابھی کوئی فیصلہ نہیں کیا جا سکتا, 5 سال میں قد کا بڑھنا یا نہ بڑھنا یہ فیصلہ بعد میں ہوتا ہے. آپ بس یہ کہ اگر آپ کو بچہ کم قد کا لگ رہا ہے تو اسے دودھ کا استعمال زیادہ کریں, اور بکری کا دودھ اگر کہیں سے مل جائے تو اس کا استعمال جو ہے وہ آپ زیادہ کیجئے. اسی طریقے سے ہمارے پاس نادیہ صاحبہ بوری والا سے، انہوں نے بتایا کہ ان کے درد وغیرہ بہت ہے، اس کے لیے آپ ایک نسخہ لکھ لیجئے جس میں ازگر ناگوری جو ہے موسلی سفید ہے اور سوٹ ہے اور سورن جانشینی، یہ چاروں چیزیں ہم وزن لے لیجئے، بہترین دوا ہے، گو کہ میں روز بتاتا ہوں لیکن یہ اتنی بہترین دوا ہے کہ اس کا آپ پاؤڈر کر لیجئے، وٹامن ڈی کی ڈیفیشنسی بھی اس سے دور ہوتی ہے، اسے آپ استعمال کریں اور پانی کے ساتھ صبح 5 گرام اور شام 5 گرام آپ لیجئے، یہ انشاءاللہ تعالیٰ سے بہتر ہو گیا۔ ازگر ناگوری، موسلی سفید، سونٹ اور سورن جانشینی، یہ چاروں چیزیں 100-100 گرام منگوا کے صبح شام 5-5 گرام لیجئے تو اس سے انشاءاللہ آپ کا مسئلہ حل ہوگا۔ ابوظہبی سے عرفان علی صاحب، انہوں نے بھی بتایا کہ ان کے معدے میں جلن ہے، معدے میں جلن کے لیے جو سب سے اچھی چیز ہے وہ بڑی الائچی کے دانے ہیں، وہ آپ پیس کے رکھیے، مصری کے ساتھ 50 گرام دانے لے لیجئے اور اسے مصری کے ساتھ پیسیے، تو اسے آپ دیکھیں کہ یہ آپ کھانے سے پہلے لے لیا کیجئے، اور اسی طریقے سے چھوٹی الائچی، گلاب کی پتیاں اور انجیر، یہ تین چیزیں، انجیر 2 عدد لے لیجئے، گلاب کے 1 پھول کے برابر پتیاں لے لیجئے، اور اسی طریقے سے چھوٹی الائچی 2 عدد، اس کو پانی میں ابالیے اور ابالنے کے بعد آپ اسے استعمال کریں تو آپ دیکھیں گے انشاءاللہ تعالی اس سے کافی بہتری آنا شروع ہوگی۔ نادیہ صاحبہ جو ہے انہوں نے بتایا کہ داغ دبے ہیں اور اسکن کا مسئلہ ہے، ویسے تو اس مہینے کی 29 تاریخ کو انشاءاللہ اتوار کو میں اسلام آباد میں ہوں گا، وہاں آپ میرے جو ٹیلی فون نمبر اس وقت اسکرین میں آ رہے ہیں آپ وہاں سے رجوع کر کے مجھے دکھا بھی سکتی ہیں، اسلام آباد صرف بیٹھوں گا اس دفعہ، تو وہ آپ 29 اپریل لکھ لیجئے اور یہ فون کر کے تفصیل لے لیں تو وہاں پر مجھ سے ملنے میں آپ کو اور مزید جو باتیں ہیں جو کہ خواتین سے متعلق ہوتی ہیں وہ بھی پوچھ لوں گا۔ ابھی آپ فی الحال جو ہے یہ کیجئے کہ زیتون کا تیل جو ہے وہ لے لیں اور قسط شینی پسوا لیجئے اور اس میں زیتون کے تیل میں مرہم سا بنا کے وہ چہرے پہ لگائیے اور انشاءاللہ 29 اپریل کو اتوار کا دن ہے، وہ مجھ سے آ کے آپ اسلام آباد مل لیجئے گا۔ فرید زرینہ فرید صاحبہ کراچی سے، آپ نے انگوٹھے کے متعلق بتایا، انگوٹھا کافی انگل بیڑا ایک مرض ہوتا ہے، وہ بھی ہو سکتا ہے یا پھر شوگر بھی ہو سکتی، کئی تفصیلات ہیں، آپ کراچی سے بول رہی ہیں اور میں سمجھتا ہوں کہ اس میں فنگل انفیکشن کچھ بڑھ نہ جائے، اس میں بعض دفعہ یہ ہوتا ہے کہ شوگر پیشنٹ اگر ہو تو بڑے معاملات خراب ہو جاتے ہیں، تو یا تو آپ قریبی اسپتال میں اس کو دکھا دیجئے زخم کو یا گھر پہ کسی کو بلا کے دکھوا لیجئے۔ ابھی فی الحال جو ہے نیم کی پتیاں اور کافور 2 چیزیں ہیں، اب نیم کی پتیاں 100 گرام، کافور 10 گرام، اچھی طریقے سے پاؤڈر کر کے اس کے اوپر چھڑکتے رہیے کہ وہ بڑھے نہیں اور اس کے اندر جو سن پنا آ گیا ہے یا پیپ ہے وہ ختم ہو جائے، لیکن ضروری ہے کہ اس کی آپ پٹیاں کروائیے اور اس کو قریبی اسپتال میں دکھائیے۔ نوشین صاحبہ ہمارے پاس سیالکوٹ سے تھیں، انہوں نے بتایا کہ قد کے متعلق بتایا، 17 سال عمر ہے لڑکی کی، اس کے لیے آپ 2 چیزیں، ایک تو نسخہ میں نے آج آپ ریپیٹ میں دیکھ لیجئے گا، میں نے زیتون کا بتایا تھا کہ زیتون کے 7 دانے، انجیر کے 3 دانے، بادام 5 عدد، یہ روزانہ صبح ناشتے میں کھائیں، کوئی ایسا پائپ لگا لیجئے اور اس میں ہینگ یا لٹکنا کا معاملہ جو ہے وہ کیجئے، اس سے فرق پڑے گا۔ اور حب الرشاد ایک دوسرا نسخہ ہے جس میں حب الرشاد آپ کو 100 گرام لینا ہے، مستگی رومی 25 گرام لینی ہے اور 100 گرام اس میں مصری ملا کے اس کو اچھی طریقے سے پاؤڈر بنوا لیں اور صبح 5 گرام روزانہ اس بچی کو دیجئے، اس سے ہائٹ بڑھتی ہے، لیکن اس میں شرط یہ ہے کہ یا تو وہ رسی کودے اور رسی کودنے کے علاوہ اگر پائپ ہو تو اس میں لٹکے، اس کے لیے یہ بڑی عمدہ چیز ہے۔ نسخے تو کئی ہیں لیکن یہ جو حب الرشاد والا ہے یہ میرا آزمایا ہوا نسخہ ہے، کافی لوگوں کو اس سے فائدہ ہوا اور اسی طریقے سے زیتون والا بھی بہت ہی عمدہ نسخہ ہے، اسے آپ استعمال کیجئے۔ اسی طریقے سے ہمارے پاس سائرہ صاحبہ تھیں کراچی سے، انہوں نے بھی سوال کیا، ان کی ناک بند رہتی ہے اور نزلہ ان کو مسلسل ہے، نزلے کے لیے تو آپ ایک نسخہ لکھ لیجئے کہ چنے جو ہوتے ہیں بھنے ہوئے چنے 1/2 کلو لے لیجئے، دکنی مرچ جو ہے وہ آپ 50 گرام لے لیجئے اور مصری جو ہے وہ بھی 1/2 کلو، 1/2 کلو مصری، 1/2 کلو بھنے ہوئے چنے اور 50 گرام دکنی مرچ، ان تینوں کو اچھی طریقے سے پسوا لیجئے اور یہ روزانہ 2 ٹیبل اسپون 10 گرام کے قریب جو ہے آپ نے صبح جو ہے پانی کے ساتھ نہار لینا ہے، اس کے 10 منٹ بعد آپ ناشتہ کر لیجئے اور کلونجی کا تیل آپ منگوا لیجئے، کلونجی کا تیل بڑا عمدہ رہتا ہے سائنسائٹس کے لیے بھی، ناک بند جو ہے اس کو کھولنے کے لیے بھی، یہ بہت عمدہ دوا ہے, یہاں تک کہ وہ اندر ناک میں اگر کوئی گوشت یا وہ بڑا ہوا اس کو بھی, وہ ہڈی کو بھی بہتر کرتا ہے. تو کلونجی کا تیل دو قطرے ایک نتھنے میں اور دو قطرے ایک نتھنے میں, بہت جلن ہوگی لیکن تین چار دفعہ کے بعد نہیں ہوگی اور آپ کا مسئلہ اللہ پاک حل کر دیں گے. صوبیہ صاحبہ لاہور سے آپ نے دو چیزیں پوچھی, جو کان کا پردہ پھٹ گیا ہے ظاہری بات ہے اس سلسلے میں میں آپ کی کوئی مدد نہیں کر سکتا, وہ قریبی اسپتال ہی میں آپ رجوع رکھیے ای این ٹی سے. لیکن گلے کا جہاں تک معاملہ آپ نے بتایا اس میں آپ نے یہ کرنا ہے کہ دو چیزیں ہیں, ایک تو ریٹھا ہے, ریٹھے کے چھلکے لے لیجئے, توڑ کے اوپر کے چھلکے لے لیجئے, تقریباً دو ریٹھے کے چھلکے کافی رہیں گے, اور املتاز کی پھلی. تو ان دو چیزوں کو آپ لے لیں اور ان کو ایک گلاس پانی میں لے لیجیے, ملتاز کی پھلی تقریباً 5 گرام کے قریب, اس کو ایک گلاس پانی میں اچھی طرح ابالیے. جیسا بھی پرانے سے پرانا گلے کا ورم ہو, ٹونسلز ہوں اور گلے میں تکلیف رہتی ہو, نگلنے میں تکلیف ہو, اپر ایریا میں ساؤنڈ باکس کے اوپر جو بھی معاملات ہوتے ہیں, اور یہ بھی میں نے دیکھا کہ باقاعدہ جو ٹونسلز ہوتے ہیں وہ کم ہونے لگتے ہیں, متورم جو ہوتے ہیں وہ بھی ان کا جو ہے وہ باقاعدہ ورم کم ہوتا ہے اور ٹونسلز کے سائز جو ہے وہ کم ہوتے ہیں. تو یہ غرارہ کیجئے, بڑا سمپل سے دو چیزیں ہیں, ریٹھے کے چھلکے اور املتاز کا گودا, یہ دو چیزوں کے غرارے کیجیے, اس سے ان شاء اللہ تعالیٰ معاملات ٹھیک ہو جائیں گے. ہمارا آج کا آخری سوال جو ہے وہ امیر صاحب لاہور سے, انہوں نے ہمیں بتایا کہ ان کے جوڑوں میں درد رہتا ہے اور ان کا وزن بھی زیادہ ہے. وزن کے لیے تو آپ جیسے آج کا ہمارا پروگرام زیتون پر تھا, تو زیتون کے متعلق میں نے جو چیزیں بتائی ہیں اس میں زیتون کو آپ 2 ٹیبل اسپون ایک کپ گرم دودھ کے ساتھ رات کو پینا شروع کیجئے, اس سے آپ کا وزن بھی کم ہوگا اور آپ کے قبض کا مسئلہ جو ہے وہ بھی حل ہوگا. اور ویسے آپ یہ کیجئے کہ 4 نیمبو کے چھلکے لے لیجئے, 2 چمچے سفید زیرہ لے لیجئے, اور اسے آپ جو ہے 1 گلاس پانی میں اچھی طرح ابال کے جب پانی آدھا رہ جائے تو یہ پانی رات کو کھانا کھانے سے پہلے پیجئے, صبح ناشتے سے پہلے پیجئے, اس سے آپ کا مسئلہ حل ہوگا. اور آپ نے درد کے متعلق بھی ہم سے پوچھا, تو اس میں یہ ہے کہ آپ سونٹ لے لیں, سوکھی ادرک جو ہے اس کا استعمال کرنا ہے, یا پھر تازی ادرک کا بھی استعمال آپ کریں گے تو اس کی چائے جو ہے ضرور آپ پیجئے. تو ناظرین یہ آپ کیجئے, اس سے انشاءاللہ تعالی آپ دیکھیں گے کہ آپ کو کافی فائدہ ہوگا. میرے وہ تمام ویور جو کہ کراچی کے نہیں ہیں, راولپنڈی یا اسلام آباد کے ہیں, وہ انشاءاللہ تعالی مجھے اتوار 29 اپریل کو وہاں پر پنڈی میں یا اسلام آباد میں مل سکتے ہیں. آپ کا بہت بہت شکریہ. آج کے پروگرام کا وقت ختم ہوا چاہتا ہے. اپنے میزبان حکیم سید عبد الباسط کو دیجیے اجازت. السلام علیکم ورحمۃ اللہ.